सूरत आबसा आबसा तुर शुरू हुआ, पोत अवल्ला और मुंह मोड़ा, बेरुखी बरती। अन के जा अहुल आमा, आया उसके पास अंधा। वमा युद्री का, और क्या चीज बताए तुझको। लाअल्लहू शायद के वो, यज़्ज़क्का वो सुधर जाए। औ यज़्ज़क्करु या नसीहत पकड़े। फतन्फअहु ज़िक्रा तो फायदा दे उसको नसीहत। अम्मा मन इस्तग़ना लेकिन जो बेपरवाही करता है। फअंता तो आप, लहू उसकी तरफ, तसद्दा माइल हैं, फिक्र करते हैं। वमा अलैका और नहीं आप पर, अल्लाह कहना, यज़्ज़क्का वो पाकीजगी इख्तियार करे ना सुधरे। वा अम्मा और लेकिन, मन जाअका जो आता है आपके पास, यसआ दौड़ता हुआ, वह हुआ और वो, यख्शा डरता भी है। फअंता तो आप, अनहु उससे, तलहा बेरुखी बरतते हैं। कल्ला हरगिज नहीं, इन्नहा बेशक वो, तज़किरा एक नसीहत है। फमन शाअ तो जो कोई चाहे, ज़करा नसीहत हासिल करे। फी सुहफ़ मुकर्रमा सहीफों में, जो इज्जत दिए गए हैं, मुकर्रम हैं, मुहतरम हैं, मरफूअतिन बुलंद हैं, मुतहरतिन पाकीज़ा हैं, बेअईदी हाथों में हैं, सफरतिन लिखने वालों के, किरामिन मुअज्जज, बररा नेक। उतलन इंसानो लानत हो इंसान पर, मा अक्सरा कैसा सख्त मुनकिर है। मिन अय्य शैइन किस चीज से, खलकहु उसने पैदा किया इसको, मिन नुत्फतिन एक नुत्फे से, खलकहु उसने पैदा किया इसको, फ़क़द्दरहु फिर तकदीर मुकरर की इसकी, सुम्मा फिर, अस्सबीला रास्ता, यस्सरहु उसने आसान किया उसको, सुम्मा फिर, अमातहु मौत दी इसको, फ़अक़बरहु फिर कब्र दी इसको, सुम्मा फिर, इज़ा शाअ जब चाहे, अनशरहु उठा खड़ा करे इसको, कल्ला हरगिज नहीं, लम्मा नहीं, यक़्दे अदा की, मा जो, अमरहु उसने हुक्म दिया उसको, फलयंजुरिल इंसानु बस चाहिए कि देखे इंसान, इलाताम ही अपने खाने की तरफ, इंसान को अपने खाने की तरफ देखना चाहिए। अन्ना बेशक हमने, सबब ना डाला हमने, अलमा पानी, सबन डालना, सुम्मा फिर, शक्कना फाड़ी हमने, الارض زمین، شقا پھاڑنا، فانبتنا پھر اگایا ہم نے، فیہا اس میں، حبن غلہ، وعنبن اور انگور، وقضبن اور ترکاری، وزیتونن اور زیتون، ونخلن اور کھجور، وحدائق اور باغات، غلبن گھنے، وفاکہتن اور پھل، وابن اور چارہ، متاع لکم فائدے کی چیز تمہارے لیے، ولانعامکم اور تمہارے مویشیوں کے لیے، فاذا تو جب، جاءت آ جائے گی، الساخہ کان پھاڑنے والی، یوم اس دن، یفر دوڑے گا، المرء انسان، من اخیہ اپنے بھائی سے، و امہ اور اپنی ماں سے، و ابیہ اور اپنے باپ سے، و صاحبتہ اور اپنی بیوی سے، و بنی اور اپنے بیٹے سے، لکل امرئ واسطے ہر شخص کے، منہم ان میں سے، یوم اذن اس دن، شأن ایک حالت ہوگی، یغنی ہی جو بے پرواہ کر دے گی اس کو، وجوہ کچھ چہرے، یوم اذن اس دن، مسفرہ روشن ہوگی، داہکتن ہنستے ہوں گے، مستبشرہ شادمان ہوں گے، ووجوہن اور کچھ چہرے، یوم اذن اس دن، علیہا ان پر، غبرہ غبار ہوگا، ترہقہا ڈھانکے گی ان کو، قطرہ سیاہی، اولائکا یہی لوگ، ہم الکفرۃ الفجرہ وہی کافر فاجر ہیں، بدکار ہیں۔